रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। एकीकृत माओवादी केन्द्रीय समितिको बैठक आज बस्दैछ। शनिबारको छलफलपछि आजसम्मका लागि स्थगित गरिएको बैठकमा नेता बाबुराम भट्टराईले राखेको सातबुधे माग र पदीय विभाजनका विषयमा छलफल हुँदैछ। बैठकमा भट्टराईले राखेका मागसहित केन्द्रीय कमिटी विस्तार र पदाधिकारीको चयनका विषयमा छलफल हुने प्रवक्ता दिनेनाथ शर्माले जानकारी दिनुभयो। अहिले संसदीय दलको नेता र उपनेता हेडक्वार्टरमा पदाधिकारी लगायतको पदमा प्रचण्ड र भट्टराईबीच बाँडफाँड नमिल्दा सहमति भएको छैन। प्रचण्डबाटै गुटगत विभेद सुरु भएकाले कुरा मिल्न नसकेको नेता खिमलाल देवकोटाले जानकारी दिनुभयो। प्रचण्ड र भट्टराई पक्षबीच 7 वा 9 सदस्यीय हेडक्वार्टर बनाउने बारेमा सहमति नजिक छ। तर हेडक्वार्टरमा भट्टराईसहित 3 जना राख्ने कि भट्टराई बाहेकका उहाँ पक्षीय नेतालाई राख्ने भन्ने विषयमा कुरा मिल्न सकेको छैन। विराटनगरमा भएको राष्ट्रिय सम्मेलनमा भट्टराई सहितका 15 जना नेताले समितिमा नबस्ने भन्दै विरोध गरेका थिए। आज केन्द्रीय समितिको बैठक अघि बिहान शीर्ष तहका नेताहरूबीच छलफल भइरहेको छ। छलफल केन्द्रीय समिति अघि विवाद मिलाउन प्रयासका लागि भएको हो। सहमतिको प्रयास लम्बी, आज पनि केन्द्रीय समितिको बैठक स्थगन हुन सक्ने नेताहरूले जनाएका छन्। सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस न्यायाधीशका विषयमा छलफल गर्न संसदीय सुनवाई विशेष समितिको बैठक बसिरहेको छ। बैठकमा न्याय परिषदले पठाएको पत्र र न्यायाधीशमाथि परेको उजुरीका विषयमा छलफल हुँदैछ। संसदीय सुनवाई विशेष समितिका सदस्यहरू बीच नै विवाद भएपछि हिजोको बैठक स्थगित गरिएको थियो। समितिको सदस्य रहेका एमाले, माओवादी लगायतका सभासदले न्यायाधीशको नाम अस्वीकृत गर्नुपर्ने बताएका छन् भने कङ्ग्रेस अनुमोदन गर्ने पक्षमा छ। न्याय परिषदले संसदीय सुनवाई समितिमा उपस्थित हुन नसक्ने भन्दै पत्र पठाएको थियो। पत्रमा सर्वोच्च अदालतका स्थायी न्यायाधीश लागि परिषदले गरेको सिफारिस नियुक्ति नै भएको जस्तो बाध्यकारी नहुने उल्लेख गरिएको छ। समितिका सदस्यहरू बीचको विवादले समितिको बैठकमा स्पष्ट धारणा नआएपछि आजका लागि बैठक स्थगित गरिएको थियो। संविधान सभाका अन्तर्वस्तुमा छलफल गर्न संविधान सभाको बैठक आज पनि बस्दैछ। संविधान सभाको आजको बैठकमा राज्य पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति र असहमतिका विषयमा छलफल हुनेछ। ती प्रतिवेदन हिजो संविधान अध्ययन तथा नेर्क्योल समितिले संविधान सभामा पेश गरेको हो। समितिका सभापति विष्णु पौडेलले गत वैशाख 25 गतेको समितिको निर्णय अनुसार संविधान सभामा ती 2 प्रतिवेदनको सैद्धान्तिक छलफलका लागि पेश गरिएको बताउनुभयो। राज्यको पुनर्संरचनामा दलहरूबीच ठुलो विवाद रहेको छ। संविधान सभाको बैठक दिउँसो 1 बजे बस्नेछ। हिजो प्राकृतिक स्रोत अधिकार र राजस्व बाँडफाँड समिति र राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनमा रहेका सहमतिका विषयमा दफावार छलफल गरिएको थियो। झाडा पखलाका कारण रौतहडको चन्द्रनिगापुर 3 गैडाटारमा 1 जनाको ज्यान गएको छ। स्थानीय 13 वर्षकी माया सिन्तानको उपचारको अभावमा ज्यान गएको गाउँले बताएका छन्। 3 हप्ता अघिदेखि फैलिएको झाडा पखलामा हैजाको जीवाणु भएको पुष्टि भए पनि सरकारले नियन्त्रणतर्फ चासो नदेखाएको स्थानीय बासिन्दाको गुनासो छ। गाउँमा पानीको मुहान सुकेपछि जरुवाको पानी खाँदा स्थानीय बासिन्दामा पेट दुख्ने, बान्ता हुने लक्षण देखिने गरेको छ। गर्मीको मौसममा शुद्ध पानीको स्रोत र पानी वितरण गर्ने प्रणाली प्रभावकारी नहुँदा झाडा पखला र हैजाको समस्या बढ्दै गएको छ। गर्मी ह्वात्तै बढ्दै गएपछि पानीका परम्परागत स्रोतहरू, खोला इनारहरू सुक्दै जाने र बाँकी बचेका स्रोतमा चाप बढ्दा पानी असुरक्षित बन्दै गएको विज्ञको भनाइ छ। पानीका स्रोत सीमित हुँदै जाँदा त्यही पानी खाने, लुगा धुने, स्रोतका आसपासमा दिसा पिसाब गर्ने प्रविधि देखिँदा पानी अशुद्ध हुने र त्यस्तो पानी खान योग्य बनाउने प्रयास नदेखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। धेरैजसो ठाउँमा अहिले खोलाको पानी प्रयोग गरेको पाइएको छ। त्यस्तो पानी प्रशोधन तथा निर्मलीकरण गर्ने गरी सुरक्षात्मक उपाय नअपनाउँदा समस्या देखिएको महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासनेले बताउनुभयो। रौतहडको चन्द्रनिगापुरमा झाडा पखलाका बिरामीमा हैजा देखिनुमा पनि अशुद्ध खानेपानी नै मुख्य कारण देखिएको गरिएको उहाँको भनाइ छ। चार वर्ष अघि पनि त्यसै ठाउँमा हैजाको महामारी फैलिएको तर अझैसम्म पनि पानीको शुद्धिकरणमा सम्बन्धित निकायले ध्यान नदिँदा समस्या भएको मरासिनीले बताउनुभयो। उहाँका अनुसार चन्द्रनिगापुरमा झन्डै 3 हप्ता अघि झन्डै 500 जना झाडापखला र हैजाका बिरामीको उपचार गराइएकोमा घर फर्किएपछि फेरि दूषित पानी प्रयोग गरेका कारण उनीहरू फेरि बिरामी पर्न थालेका छन्। अहिले दैनिक 8-10 जना झाडापखलाका बिरामी उपचारका लागि अस्पताल जाने गरेका छन्। यसबीच दूषित खाना र पानीको माध्यमले फैलिने रोग बढ्न थालेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सचेतना अपनाउन आग्रह गरेको छ। देशका विभिन्न ठाउँमा खाना र पानीको माध्यमबाट झाडापखला जन्डिस लगायतका रोगहरू फैलिरहेको र अझै फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखी विभागले सचेत हुन आग्रह गरेको छ। पानी उमालेर वा क्लोरिनको प्रयोगबाट निर्मलीकरण गरेर मात्र पिउने, फलफुल सागपात र तरकारी पखाल्दा सफा पानी प्रयोग गर्न, बासी सडे गरेका झिँगा भन्किएका वा खुल्ला राखेका खानेकुरा नखान विभागले सचेत गराएको छ। यस्तै साबुन पानीले हात धुने, उपभोग्य मेटिसकेका खाद्य तथा पेय पदार्थ नखाने, काँचै खाइने खानेकुराहरू उमालेको वा निर्मलीकरण गरिएको पानीमा डुबाएर मात्र उपभोग गर्ने, खाना र पानीलाई राम्रोसँग छोपेर राख्ने, घरपालुवा जनावर चरा मुसा लगायतलाई खाना पकाउने ठाउँमा जान नदिने हो भने रोग फैलनबाट जोगिन सक्ने विभागले सुझाव दिएको छ। विभागले खाद्य पदार्थ र प्रशोधित पानीको गुणस्तरबारे शङ्का लागे विभागको केन्द्रीय कार्यालय काठमाडौँ तथा विराटनगर, हेटौँडा, भैरहवा, नेपालगञ्ज र धनगढीका कार्यालयहरूमा परीक्षण गराउन सकिने पनि जनाएको छ। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, सर्वोच्चमा सिफारिस न्यायाधीशका बारेमा देखेको विवादप्रति तपाईँ के भन्नुहुन्छ? ए, न्यायालयलाई विवादमा तान्ने काम, बे भ्रष्टाचारीको विरोध, र सी पशुपतिको जात्रा, सिद्राको व्यापार। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमरी पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656-63-063, मोबाइल नम्बर 98551-7743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियससम्म रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभर घाम लाग्ने सम्भावना पनि रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार। भारतमा प्रधानमन्त्री पदका विजयी हुनुभएका नरेन्द्र मोदीले सरकार विस्तारका विषयमा छलफल सुरु गर्नुभएको छ। भाजपाका नेताहरूलाई उहाँले भेटवार्ता गरिरहनु भएको छ भने गठबन्धनका नेताहरूलाई छलफलका लागि बोलाउनु भएको छ। मोदीले नयाँ दिल्लीमा आफ्ना सहयोगी राज्यका सल्लाहकार तथा भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय नेताहरूका साथमा बैठक गरिरहनु भएको बताइएको छ। उहाँ आर्थिक सुधारका साथमा आम निर्वाचनमा बलियो जनादेश लिएर सत्तामा आइपुग्नु भएको छ। एक दिन अगाडि भाजपाले निर्वाचनमा अत्याधिक मतले विजय हासिल गरेपछि खुसी मनाउन पार्टी सडक परेड तथा धार्मिक समारोह आयोजना गरिएका थिए। राष्ट्रपतीय शैलीमा निर्वाचन अभियानपछि मोदीले आइतबार भाजपाको नेतृत्वमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन मार्फत मुलुकलाई पुनः विश्वको नेतृत्व दिन दिने काम गर्ने बताउनु भएको छ। यसैबीच चुनावमा नराम्रो पराजय बेहोरेको कङ्ग्रेस पार्टीले पनि आज बैठक बोलाएको छ। बैठकमा दिल्लीमा निर्वाचनको नतिजा तथा पार्टीका भविष्यका विषयमा छलफल हुँदैछ। खेल समाचार। चितवनको सौराहामा जारी प्रथम जिल्ला स्तरीय नकआउट गैंडा कप फुटबल प्रतियोगिताका लागि प्रतियोगिताको उपाधिका लागि आज आयोजक सौराहा युवा समाज र स्टार स्पोर्ट्स क्लब गर्दी माडेबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो सेमी फाइनलमा हर्दी युवा समाज भण्डारालाई पराजित गर्दै आयोजक सौराहा युवा समाजले अन्तिम दुईमा स्थान बनाएको हो भने माडेले एनएफसी नानगढलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेल दिउँसो 3 बजेपछि बाघमारा सामुदायिक वनको चौर अन्तर्राष्ट्रिय हात्ती दौड हुने स्थानमा हुनेछ। आन्तरिक पर्यटन प्रवर्धन तथा दुर्लभ वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद 1,11,111 रुपियाँ प्राप्त गर्नेछ भने उपविजेताले नगद 55,555 रुपियाँ पाउने आयोजक सौरा युवा समाजका सचिव ईश्व राणाले जानकारी दिनुभयो। चितवनसहित मकवानपुर नवलप्रासी र बुटबलका गरी 12 टिम सहभागी प्रतियोगिता वैशाख 25 गतेदेखि सुरु भएको थियो। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि 2 खेल हुँदैछ। प्रान्न सभा 4 बजेपछि हुने पहिलो खेलमा तेस्रो स्थानमा रहेको राजस्थान रोयल्स र 7 स्थानमा रहेको मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा 11 खेलबाट 14 अङ्क जोडेको राजस्थान आजको खेलमा विजयी हुँदै तालिकाको दोस्रो स्थानमा उक्लने प्रयासमा गर्दा मुम्बईले राजस्थानलाई रोक्ने प्रयास गर्नेछ। यस्तै आजको दोस्रो खेलमा तालिकाको शीर्ष स्थानमा रहेको किङ्स इलेभेन पन्जाब र अन्तिम स्थानमा रहेको दिल्ली डेयरडेभिल्स बीच बेलुका सभा 8 बजेपछि प्रतिस्पर्धा हुँदैछ। 10 खेलबाट 16 अङ्क जोडेको पन्जाब आजको खेलमा विजय हुँदै शीर्ष स्थानमा यथावत रहन खोज्दा दिल्ली तेस्रो जितको खोजीमा हुनेछ। यसअघि गैराती भएको खेलमा सनराइजर्स हैदराबादलाई 7 विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्सले 12 अङ्क जोडेको छ। अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। ए माओवादी केन्द्रीय समितिको बैठक बस्दै केन्द्रीय समिति बैठक अघि विवाद मिलाउन पदाधिकारी बैठक चल्दै झाडा पखलाका कारण रौतहटमा एकजनाको ज्यान गयो। शुद्ध पानीको स्रोत र पानी वितरण गर्ने प्रणाली प्रभावकारी नहुँदा झाडा पखला र हैजाको समस्या बढ्दै भारतमा प्रधानमन्त्री पदका उम्मेद्वार नरेन्द्र मोदी सरकार विस्तारको छलफलमा नराम्रो पराजय बिहोरेको कङ्ग्रेस पार्टीको पनि बैठक बस्दै र सौराहामा जारी गैंडा कप फुटबलको उपाधिका लागि आज सौराहा र माडी भिड्दै आइपिएलमा आज राजस्थान र मुम्बई तथा पन्जाब र दिल्ली भिड्ने। हवस् त बिहान 10 बजेको अर्पण समाचार सकियो। ध्रुवराज बिदा भई नमस्कार। यस अर्पण समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल रत्ननगर, मोबाइल 98450 49728, प्रेम हिमाली चैनपुर, मोबाइल 98453 68075, र दीपक बस्नेत चैनपुर, मोबाइल 98451 97258। शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक बिक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टीलर्निंग एकाडेमी म्याथ साइंस र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इंग्लिश, जापानीज, कोरियन भाषा एवं कम्प्युटर को सम्पूर्ण कोर्स पढाइ हुने। एटिच्युड मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि, मोबाइल 98452 46174। रेडियो अर्पण